अर्पण 104.5 मेगाहर्ट्ज यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174 नमस्कार। अर्पण सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। गुल्मीमा भएको जीप दुर्घटनामा 4 जनाको मृत्यु, 10 जना घाइते। व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने। कङ्ग्रेसको दोस्रो चरणको मेची महाकाली जागरण अभियान पुनः सुरु हुँदै। रुस र पश्चिमा राष्ट्रहरू बीचको सम्बन्धमा कुनै पनि कारण अवरोध ल्याउन नहुने रुसी राष्ट्रपति पुटिनको भनाइ। यमनका सेनाले गरेको कारवाहीमा 18 जनाको ज्यान गयो। र आइपिएल क्रिकेटमा आज राजस्थान र पन्जाब भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। गुल्मीमा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ। अन्य 10 जना घाइते भएका छन्। गुल्मीको दरबार देवी स्थल 8 म्याल पोखराबाट सदरमुकाम तमघासतर्फ जाँदै गरेको लु 2529 नम्बरको जीप आज बिहान म्याल पोखराको उकालो बाटोमा पिकअप लिन नसकेपछि दुर्घटना हुँदा 1 जनाको घटनास्थलमै र 3 जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक धनबहादुर रावतले जानकारी दिनुभयो। उपचारका क्रममा ज्यान गुमाउनेहरूमा दरबार देवी स्थल 8 म्याल पोखराकै 24 वर्षीय भविन्द्र कुँवर र 50 वर्षीय जमुना खत्री रहेको रावतले बताउनुभयो। अर्का 1 जनाको भने नाम ठेगाना खुल्न सकेको छैन। दुर्घटनाग्रस्त जीप सडकबाट झण्डै 70 मिटर तल खसेको छ। घाइते 10 जनाको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको छ। व्यवस्थापिका संसदको बैठक बस्दैछ। नयाँ बानेश्वर स्थित संसद भवनमा दिउँसो 2 बजे बस्ने बैठकमा यसअघि सरकारले पेश गरेको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग सम्बन्धी विधेयकमाथि छलफल हुनेछ। सरकारले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन 2 आयोग गठन सम्बन्धी एकीकृत विधेयक संसदमा प्रस्तुत गरेको छ। द्वन्द्वकालका घटना आयोग मार्फत हेर्ने गरी विधेयक पारित गर्न दलहरू सहमत भएका छन्। यसबीच संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिको सभापति सर्वसम्मतबाट चयनका लागि अन्तिम प्रयास हुने भएको छ। त्यसका लागि सम्वाद समितिको बैठक अपरान्न 4 बजेका लागि बोलाइएको छ। बैठकमा समितिको सभापति सहमतिबाटै चयन गर्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ। सहमति आधारमा समितिको सभापति चयन गर्न दलहरू असफल भए सभापतिको टुङ्गो निर्वाचनबाट लगाइनेछ। सत्तारूढ दल कङ्ग्रेस एमाले समितिको नेतृत्व एकीकृत माओवादीलाई दिन सकारात्मक भए पनि कुनै सहमति भएको छैन। ए माओवादीले समितिको सभापतिमा डाक्टर बाबुराम भट्टराईलाई सिफारिस गरिसकेको छ भने अन्य दलहरूले भट्टराईलाई नभई ए माओवादी अध्यक्ष प्रचण्डलाई बनाउनु पर्नेमा जोड दिँदै आएका छन्। नेपाली कङ्ग्रेसको दोस्रो चरणको मेची महाकाली जागरण अभियान पुनः सुरु हुँदैछ। महाकालीबाट सुरु भएको अभियानको दोस्रो चरणको कार्यक्रम भने आज झापा सभाको वृतामोडबाट पुनः शुरू हुन लागेको हो। वृतामोडमा दिउँसो हुने जागरण अभियानलाई प्रधानमन्त्री एवं सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ। अभियानमा सहभागी हुन कंग्रेस सभापति एवं प्रधानमन्त्री कोइराला सहित वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरू झापा पुगिसकेका छन्। दोस्रो चरणमा मेची वीरतामोड, कोशीको विराटनगर, सगरमाथाको राजविराज, जनकपुरको जनकपुर धाम र नारायणीको वीरगंजमा जागरण सभा हुनेछ। दोस्रो चरणको कार्यक्रम वैशाख 11 गते नारायणीमा सकिनेछ। 14 अञ्चलमा 3-3 दिने प्रशिक्षण कार्यक्रम समेत सार्वजनिक गरेको कंग्रेसले पार्टीको आदर्श, नीति, सिद्धान्त तथा समसामयिक राजनैतिक विषयवस्तुमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिनेछ। तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको 5 स्मृति दिवसको अवसर गरी शुरू गरेको अभियान वैशाख 30 गते काठमाडौँमा समापन हुनेछ। पहिलो चरणमा महाकाली, सेती, भेरी, राप्ती र लुम्बिनीमा अञ्चल स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ। मुलुकभरका बालबालिकाहरूलाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। हिजो छुटेका बालबालिकालाई आज खुवाउने कार्यक्रम रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत हरेक वर्ष वैशाख 6 र 7 गते 6 महिनादेखि 5 वर्षसम्मकालाई भिटामिन ए खुवाउने लक्ष्य छ। 1 देखि 5 वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधि पनि खुवाइने कार्यक्रम रहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ। नगरपालिका र गाविसका हरेक वडामा तोकेका केन्द्रहरूमा भिटामिन ए जुकाको औषधि खुवाउने व्यवस्था मिलाएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ। यसपालि सरकारले भिटामिन ए खुवाउने कार्यक्रमका लागि 53,000 स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरेको जनाएको छ। नेपालमा हरेक वर्ष सञ्चालन हुने भिटामिन ए खुवाइने कार्यक्रमले गर्दा वर्षेनी 12,000 बाल बालिकाको ज्यान बच्ने गरेको तथ्याङ्क छ। झन्झटिलो टेन्डर प्रक्रियाका कारण यस वर्षको वर्षायाममा समेत सर्पदंश वृद्धको औषधि अभाव हुने भएको छ। सर्पदंशको मौसम सुरु भइसके पनि भर्खरै औषधि खरिदका लागि टेन्डर प्रक्रिया सुरु गरिएको छ। कम्पनी छनौट गर्नुपर्ने प्रक्रिया अनुसार कम्पनी छनौट नभए फेरि टेन्डर गर्नुपर्ने र खरिदका लागि समेत झन्झटिलो व्यवस्था भएका कारण यस वर्ष समेत एन्टिस्नेक भेनमको अभाव हुने सम्भावना बढेको इपिडिमे लोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनीले जानकारी दिनुभयो। अत्यावश्यक र तत्काल नभई नहुने औषधिलाई पनि सिमेन्टको बोरा जस्तै टेन्डर आह्वान गर्दा समस्या भएको मरासिनीले बताउनुभयो। उहाँले मुख्य सचिवको मातहतमा रहने गरी विशेष अवस्थामा टेन्डर आह्वान नगरिकनै औषधि ल्याउने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो। भारत सरकारले नेपाललाई एन्टिस्नेक भेनम दिनका लागि स्वीकृति प्रदान गरेको छ। गएको वर्ष भारतमै अभाव भएपछि नेपालमा समेत एन्टिस्नेक भेनमको अभाव भएको थियो। गर्मी बढेसँगै सर्पदंशका घटना बढ्न थालेका छन्। गएको वर्षको स्टक मध्येबाट अहिले विराटनगर, बुटवल र भरतपुरमा उपलब्ध गराइए पनि पर्याप्त नभएको मरासिनीले बताउनुभयो। सर्पदंशको सिजनमा 25,000 देखि 30,000 भाइल एन्टिस्नेक भेनम आवश्यक पर्नेमा अहिले जम्मा 5,000 भाइल मात्र स्टक छ। देशभरका सबै क्यासिनो अर्थात् जुवा खेलाउने अड्डा आजदेखि बन्द हुने भएका छन्। समयमै नवीकरण नगराएका कारण आजदेखि सबै क्यासिनो बन्द गराउने सरकारले निर्णय गरेको हो। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह र अर्थ मन्त्रालयलाई बन्द गराउनका लागि आग्रह गरिसकेको छ। सरकारले क्यासिनोको नवीकरणका लागि पटक पटक गरी पछिल्लो 9 महिनाको समयावधि दिएको थियो। क्यासिनो नियमावली 2070 अनुसार हरेक क्यासिनोले 1 वर्षमा 4 करोड राजस्व बाबतको रकम, इजाजत शुल्क बाबतको 2 करोड, बैङ्क धरोटी 4 करोड र निवेदन दस्तुर 5 करोड रुपियाँ बुझाउनु पर्ने हुन्छ। यस्तै क्यासिनोमा जितेको रकमले रकमको 25% कर लगाउने र जित्नेहरूको भिडियो रेकर्ड राख्नुपर्ने कानुनी व्यवस्था छ। काठमाडौँ र पोखरामा गरी 10 क्यासिनो सञ्चालनमा छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ। प्रधानमन्त्री सुशील कोइरालाले फुजेल काण्डका अभियुक्तलाई अदालतले रिहा गरेको घटनालाई सामान्य प्रक्रिया भन्नु तपाईँलाई कस्तो लाग्यो? ए ठिकै हो, बी न्याय विरोधी बोली र सी माओवादीको डर। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगन सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन अभिषेक काठमाडौँ मुगलिन दमली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0656 63 0063 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पख बादल लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र पश्चिमा राष्ट्रहरूबीचको सम्बन्धमा कुनै पनि कारणले अवरोध ल्याउन नहुने बताउनु भएको छ। युक्रेन सङ्कटका कारण रुस र पश्चिमा राष्ट्रहरूबीचको सम्बन्धमा चिसोपन आइरहेका बेला पुटिनले यस्तो बताउनु भएको हो। पुटिनले पश्चिमा देशहरूसँगको सम्बन्धमा कुनै पनि नराम्रो अवस्था नआएको र आउन पनि नदिने बताउनु भयो। रुसको सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उहाँले अवस्थालाई सहज बनाउँदै सम्बन्ध थप राम्रो बनाइने बताउनु भएको छ। उतायमनको मध्य प्रान्त बाइदामा एमनी सेनाले गरेको हवाई कारवाहीमा परि 18 जनाको मृत्यु भएको छ। मारिनेमा 15 जना अल कायदाका लडाकु रहेको बताइएको छ। मारिनेमा 3 जना सर्वसाधारण पनि रहेका छन्। पछिल्लो समयमा यमनमा अल कायदाका लडाकुहरूको प्रभाव बढ्दै गएको बताइएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने एकमात्र खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबको सामना गर्दैछ। यी दुई टिमबीचको खेल बेलुका 8:15 बजे सुरु हुनेछ। दुवै टिमले यसअघिका खेल जितिसकेका छन्। हिजोको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो भने कोलकाता नाइट राइडर्स दिल्ली डेयर डेभिल्ससँग पराजित भएको थियो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। गुल्मीमा भएको जीप दुर्घटनामा 4 जनाको मृत्यु 10 जना घाइते। व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने। कङ्ग्रेसको दोस्रो चरणको मेची महाकाली जागरण अभियान पुनः सुरु हुँदै। रुस र पश्चिमा राष्ट्रहरूबीचको सम्बन्धमा कुनै पनि कारण अवरुद्ध ल्याउन नहुने रुसी राष्ट्रपति पुटिनको भनाई। यमनमा सेनाले गरेको कारवाहीमा 18 जनाको ज्यान गयो। र आइपिएल क्रिकेटमा आज राजस्थान र पन्जाब भिड्दै। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556 63 290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 98 4 52 46 174। गयो जिन्दगी दोस्तै भयो, त कहिले आठ पास नहुने भइस। म कहिल्यै एसएलसी पास नहुने भए। त्यही त यार, अब पढेर काम छैन। छि छि छि छि छि, हेर यी लाछीहरूको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा, त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि। फोन नम्बर 0556 63 396, मोबाइल 98550 62 377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। साइन्स एवं नर्सिङ ब्रिज कोर्स अब ETIमा। 2069-70 साल ETI का विद्यार्थी चितवन एसएलसी टपर श्री प्रकाश चौधरी, CTEBT टपर सुश्री दुर्गा अग्रहरी एवं TU टपर सुश्री रविना पांडे लगायत संपूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई दिदै नया ब्रिज कोर्स मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, विगत 13 वर्षदेखि सञ्चालित काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट संस्था डाक्टर नर्स एवं साइन्स प्राध्यापक द्वारा प्रत्यक्ष सञ्चालित SOS बुढा नीलकण्ठ एवं सेन्ट जेभियरमा अधिकांश विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्न सफल सरकारी स्टाफ नर्स एवं CTEBT नर्सिङ HA कलेजमा अधिकांश पास हुन सफल स्कुल प्रथम द्वितीय एवं जनजाति तथा दलित विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था। सम्पर्क एभरेस्ट इन्स्टिच्युट ETI रिस्ट एकाडेमीसँग सहकार्य, प्रमुख कार्यालय 24 कोठी भरतपुर, फोन नम्बर 056-531-809, शाखा कार्यालय टाढी चोक उद्योग वाणिज्य संघको गेट अगाडि डियालो एग्रोभेट सँगै, मोबाइल 98450-23061। ए बुवा, के कुरो पक्का भो? कतै मेरो बिहे त होइन? हुन्छ, तेरो बिहे नयाँ घर बनाउने कुरो पो पक्का भयो भने। त्यसो भए त मगनी चोक पर्सा नजिकै रहेको न्यू ब्रह्मदेव सिद्ध बाबा हार्डवेयर तथा पलानचोक भगवती इन्टरप्राइजेसलाई निर्माण सामग्रीको जिम्मा दिनु न। हजुर, हामी कहाँ छड, सिमेन्ट, जस्ता पाता, CPVC, PVC, PPR पाइप फिटिङ, बाथरूम फिटिङ, डोर फिटिङ साथै गुणस्तरीय धाराका सामानहरू तथा टाइल्स रङ लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। सम्पर्क न्यू ब्रह्मदेव सिद्ध बाबा हार्डवेयर तथा प्लानचोक भगवती इन्टरप्राइजेस, खैरनी 4 मगनी चोक पर्सा बजार, प्रोप्राइटर यादव प्रसाद उप्रेती, राम उप्रेती, मोबाइल 98550-55519 र 98-41-65-26-42। नमस्कार खडानन्द गुरु। नमस्कार, नमस्कार। लौ न गुरु, मेरो यो गाडी जहाँ लागेर सर्भिस गरे पनि टल्किँदै टल्किएन। मेरो हात हेरेर भनिदिनु पर्यो, यो गाडीलाई कहाँ लग्यो भने नयाँ जस्तै हुन्छ। लौ न गुरु। हरिओम, नारायण नारायण, काशी काशी, हेर्न यो बच्चाको बुद्धि, यस्तो कुरो पनि हात हेरेर भन्नु पर्छ त? यस्तो कुरो त सबैलाई थाहा छ नि। खैरनी 4 मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसपमा जाऊ न, तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि। पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याकवास। हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू, डेन्टिङ, पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ। सम्पर्क कङ्काली अटो वर्कसप, खैरनी 4 मगनी चोक पर्सा, उपहार मार्बल सँगै प्रोप्राइटर कृष्ण बिक, मोबाइल 98-036-63-466। आयो आयो, होइन के आयो? के हुनु नि, प्रविधिको विकास सँगै 10 वाटबाट चल्ने फोटोकपी मेसिन आयो नि। होइन, यो कहाँ पाइन्छ? STC नेपाल पिपले चितवनमा। फोटोकपी मेसिन 10 वाटबाट चल्ने, हेटोडादेखि काउसतीसम्मको लागि किस्ता बन्दी सेवा लगायत फोटो प्रिन्टर, फोटो पेपर, कार्ट्रिज, इङ्क, कप, टी सर्ट छाप्ने मेसिन उपलब्ध रहेको जानकारी गराइन्छ। सम्पर्क STC नेपाल पिप्ले चितवन, प्रोप्राइटर प्रकाश शिवाकोटी, मोबाइल 98450-45349 र 98068-45700। पाइने स्थानहरू नारायणगढ़, सम्पर्क क्यानन हाउस, मोबाइल नम्बर 98450-55391, हेटोडा सम्पर्क मनोकामना फ्लेक्स, मोबाइल नम्बर 98450-71258। लोड